نہ ہو نصیب کسی کو یہ بے کسی بابا، گزاروں کس طرح فرقہ کی زندگی بابا، میں صبح و شام اسی آرزو میں زندہ ہوں، کبھی تو آئے گا لینے مجھے کوئی بابا، تھے بہن یہ سہرا کے، تھے بہن یہ سہرا کے، بلوا لو مجھے بابا، تھے بہن یہ سہرا کے، تھے بہن یہ سہرا کے، بلوا جس دن سے گئے ہو مجھے آرام نہیں ہے، تسکین کی صورت سحر و شام نہیں ہے، کیسے ہو کہاں ہو کوئی پیغام نہیں ہے، لگتا ہے کہ اب جا گزر جاؤں گی بابا، دیدار کی حسرت لیے مر جاؤں گی بابا، بلوا لو مجھے بابا، بلوا لو مجھے بابا، تھے بہن یہ سہرا کے، بلوا جڑا ہوا گھر دیکھ رہی ہوں، مایوس کا عالم ہے جدھر دیکھ رہی ہوں، تنہائیوں کی شام سحر دیکھ رہی ہوں، آ کر نہیں کرتا کوئی بیمار سے بات، کر لیتی ہوں بابا در دیوار سے باتیں، بلوا لو مجھے بابا، بلوا لو مجھے بابا، تھے بہن یہ سہرا کے، بلوا لو مجھے بابا، کب تک میں جیوں گی یوں ہی یادوں کے سہارے، دن میں نے جدائی کہ کہوں کیسے گزارے، کھوئی ہوئی رہتی ہوں خیالوں میں تمہارے، پل پل مجھے تڑپاتی ہے اصغر کی جدائی، جینے نہیں دے گی مجھے اکبر کی جدائی، بلوا لو مجھے بابا، بلوا لو مجھے بابا، تھے بہن یہ سہرا کے، بلوا لو مجھے بابا، جو دل پہ گزرتی ہے وہ میں کہہ نہیں سکتی، فرقت میں شب و روز کے غم سہے نہیں سکتی، एक पल को भी अब तुम से जुदा रह नहीं सकते। अब मौत ही देगी मुझे इस गम से रिहाई। अफसोस है अब तक मुझे क्यों मौत न आई। जो कुछ भी कहा था सीने से लगा कर ये दिलासा भी दिया था। भेजूंगा मैं अकबर को ये वादा भी किया था। क्यों आए ना अब तक मुझे लेने अली अकबर। क्या भूल गए हो मुझे परदेश में जाकर। ज़ईफ़ी के सहारे अल्लाह सलामत रखे अकबर को तुम्हारे। वो आएंगे क्यों कर फूफी अम्मा के है प्यारे। अकबर नहीं बाबा पिसरे उपदा कुशा को। भेजो मुझे लेने मेरे अब्बास चचा को। अब घुटनियों चलने लगा होगा मेरा सहर। खुश होगी सकीना उसे आगोश में पाकर। बहलाती उसे हो इशारों से बुलाकर। मैं हो रोने नहीं देती उसे बाहों में झुलाती। मुझे फिर दिन ये दिखाए मुझको मेरे बिछड़े हुए कुंदे से मिलाए। बाबा से मुलाकात की सूरत निकल आए। क्या है यही कहे तिथि सुगरा।